खुशी नभाछु नराजमा तिम्रै चिठी राखेछु दराजमा एउटै गाँस बढेर खाको थालैमा नभाछु नराजमा तिम्रै चिठी राखेछु दराजमा एउटै गाँस बढेर खाको थालैमा आहै भुल्योला अहिले त मायाले सधैँ जोरा सोरा नाचेको बाज थालैमा सालै जोरा सोरा नाचेको बाज थालैमा रातो घाम हुन्थ्यो मलाई कता जाम कता जाम एउटै गाँस बढेर खाको थालैमा अहिले त मायाले सालै छोरा सोरा नाचेको आज थालैमा पुगेसि रातो घाम हुन्थ्यो मलाई कता जाम कता जाम एउटै गाँस बढेर खाको थालैमा आहै भुल्योला अहिले त मायाले सधैँ जोरा सोरा नाचेको बाज थालैमा सधैँ जोरा सोरा नाचेको बाज थालैमा किताब कापी बोकेर झोलामा पढ्न नगई थियो सानो म सब मेलामा कहिले घर आइएन बेलामा एउटै घाँस बढेर खाएको थालैमा पर्खिन्न लाग्छ सानो त्यस्तो दिन फर्किन्न एउटै घाँस बढेर खाएको थालैमा सधैँ जोर सुर आठी नाचेको